छोडी ज्यान लाग्नु पर्ने हो किन उल्टै गर्दै गयौ सानो छोडी ज्यान लाग्नु पर्ने हो किन उल्टै गर्दै गयौ सानो मलाई छोडी ज्यान लाग्नु पर्ने हो किन उल्टै गर्दै गयौ सानो Right. लागिर गल्ती के त्यो मेरो लाए जस्तो भो मायाको रो तिम्रो व्यथामा कसरी जानु मलाई छोडी जा लाग्नु पर्ने हो किन उल्टै गर्दै गए मेरो लाए जस्तो भो मायाको रो तिम्रो व्यथामा कसरी जानु मलाई छोडी जा लाग्नु